मादल खोइ बजाउनु ताले ए है खोइ बजाउनु डम्फु मादल खोइ बजाउनु ताले आउन सँगै नाचौ गाउँ रिस राग फाली हो रिस राग फाली नाचौ ना नजारै जुधारा चाहिँदैन हीरा र जुहारा नहुनो हाम्रो भेट भाछा नलुकाउ मायाले मोहारा बजाउनु डम्फु मादल खोइ बजाउनु ताले आउन सँगै नाचौ गाउँ रिस राग फाली हो रिस राग फाली नाचौ ना नजारै जुधारा चाहिँदैन हीरा र जुहारा नहुनो हाम्रो भेट भाछा नलुकाउ मायाले मोहारा नलुकाउ मायाले मोहारा रसरङ्ग गर्नु पर्ने हामी दुबै उस्तै उस्तै उस्तै भगवानले जुरायो दुरुस्तै हो जुरायो दुरुस्तै नाचौ ना नजारै जुधारा चाहिँदैन हीरा र जुहारा नहुनो हाम्रो भेट भाछा नलुकाउ मायाले मोहारा रसरङ्ग गर्नु पर्ने हामी दुबै उस्तै उस्तै उस्तै भगवानले जुरायो दुरुस्तै हो जुरायो दुरुस्तै नाचौ ना नजारै जुधारा चाहिँदैन हीरा र जुहारा नहुनो हाम्रो भेट भाछा नलुकाउ मायाले मोहारा नलुकाउ मायाले मोहारा सानो सुन डम्मा डम्मा जोरमा दालु बज्यो सानो सुन्न डम्मा डम्मा जोडी मिल्यो हात समय नाचौ छम्मा छम्मा नाचौ छम्मा छम्मा नाचौ नाजारै जुधारा चाहिँदैन हिरा र जुहारा नहुनु हाम्रो भेट भाछा नलुकाऊ मायाले मोहारा जोरमा दालु बज्यो सानो सुन डम्मा डम्मा जोडी मिल्यो हात समय नाचौ छम्मा छम्मा हो नाचौ छम्मा छम्मा नाचौ नजारै जुधारा चाहिँदैन हिरा र जुहारा नहुनु हाम्रो भेट भाछा नलुकाऊ मायाले मोहारा नलुकाऊ